نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. آیت نمبر 92 سے ترجمہ: ولقد، اور البتہ تحقیق، جاءکم، آئے تمہارے پاس، موسیٰ علیہ السلام، بالبینات، سات روشن دلائل کے، ثم، پھر، اتخذتم، بنا لیا تم نے، العجلہ، بچھڑے کو، من بعد ہی، اس کے بعد، وانتم، اور تم، ظالمون، ظالم تھے، و اور، اذ جب، اخذنا، لیا ہم نے، میثاقکم، پختہ عہد تم سے، ورفعنا، اور بلند کیا ہم نے، فوقکم، تمہارے اوپر، الطور، کوہ طور، خذو، لے لو، ما، جو، آتیناکم، دیا ہم نے تم کو، بقوتن، ساتھ مضبوطی کے، واسمعوا، اور سنو، قالوا، انہوں نے کہا، سمعنا، سنا ہم نے، وعصینا، اور نافرمانی کی ہم نے، وأشربوا، اور وہ پلائے گئے، فی قلوبہم، اپنے دلوں میں، العجلہ، بچھڑے کو، بکفرہم، بوجہ اپنے کفر کے، قل، کہہ دیجئے، بئسما، کتنا برا ہے، یا امرکم، حکم دیتا ہے تم کو، بہی، اس کا، ایمانکم، ایمان تمہارا، ان کنتم، اگر ہو تم، مؤمنین، ایمان لانے والے، قل، کہہ دیجئے، ان، اگر، کانت، ہے، لکم، تمہارے لیے، الدار الآخرت، آخرت کا گھر، عند اللہ، اللہ کے نزدیک، اللہ کے پاس، خالصتاً، من دون الناس، لوگوں کے علاوہ، فتمنوا، تو تمنا کرو، الموت، موت کی، ان، اگر، کنتم، ہو تم، صادقین، سچے، ولن، اور ہرگز نہیں، یتمنوہ، وہ تمنا کریں گے اس کی، ابداً، کبھی بھی، بما، بوجہ اس کے جو، قدمت، آگے بھیجا، ایدیہم، ان کے ہاتھوں نے، واللہ، اور اللہ تعالی علیم جاننے والا ہے، بالظالمین ظالموں کو، ولتجدنہم اور البتہ تم ضرور پاؤ گے ان کو، احرص الناس سب سے زیادہ حریص لوگوں میں سے، علی اوپر، حیات زندگی کے، و اور، من الذین ان لوگوں سے، اشرکو جنہوں نے شرک کیا، یودو چاہتا ہے، احدہم ان میں سے ایک، لو کاش، یعمرو وہ عمر دیا جائے، الفا ہزار، سنتن سال، وما حالانکہ نہیں، ہوا وہ، بمزحزحہ بچانے والی اس کو، من العذاب عذاب سے، ان کہ، یعمر وہ عمر دیا جائے، واللہ اور اللہ، بصیر دیکھنے والا ہے، بما ساتھ اس کے جو، یعملون وہ عمل کرتے ہیں، قل کہہ دیجئے، من کانا جو کوئی ہے، ادوبن دشمن، لجبریلا واسطے جبریل کے، فإنہو تو بے شک اس نے، نزلہو نازل کیا اس کو، علی قلبک اوپر تیرے دل کے، بإذن اللہ ساتھ اللہ کے اذن کے، مصدقا تصدیق کرنے والا، لما واسطے اس کے جو، بین یدیہ اس سے پہلے ہے، وہدن اور ہدایت، وبشرا اور خوشخبری، للمؤمنین مومنوں کے لیے، من کانا جو کوئی ہے، ادوبن دشمن، للہ واسطے اللہ کے، وملائکتہ اور اس کے فرشتوں کے، ورسلہ اور اس کے رسولوں کے، وجبریل اور جبریل علیہ السلام کے، ومیکالا اور میکائیل علیہ السلام کے، فإن اللہ تو بے شک اللہ تعالی، عدو دشمن ہے، للکافرین کافروں کے لیے، ولقد اور البتہ تحقیق، انزلنا نازل کی ہم نے، الیکا آپ کی طرف، آیات آیات، بینات روشن، وما اور نہیں، یکفرو کفر کرتے، بہا ان کا، الا مگر، الفاسقون فاسق نافرمان، اوکلما क्या भला जब कभी आहदू, उन्होंने अहद किया, अहदन कोई अहद, नबदहू डाल दिया उसको, फरीकुन एक ग्रोह ने, मिनहुम उनमें से, बल्कि अक्सरहुम अक्सर उनमें से, ला युमिनून ईमान नहीं लाते, वलम्मा और जब, जाअहुम आया उनके पास, रसूलुन एक रसूल, मिन इंदिल्लाही अल्लाह की तरफ से, मुसद्दिकुन तस्दीक करने वाला, लिमा वास्ते उसके जो, माअहुम उनके पास है, नबजा फेंक दिया, फरीकुन एक ग्रोह ने, मिनल लजीना उन लोगों में से, ऊतुल किताबा जो दिए गए किताब, किताब अल्लाही अल्लाह की किताब को, वरा पीछे, जुहूरिहम अपनी पीठों के, कअन्नहुम गोया के वो, ला यालमून इल्म नहीं रखते, वत्तबउ और पीछे पड़ गए, मा जो, तत्लू पढ़ते थे, अश्शयातीनु शैतान, अला में, मुल्क बादशाहत, सुलेमाना सुलेमान अलैहिस्सलाम की, वमा और नहीं, कफरा कुफर किया था, सुलेमानो सुलेमान अलैहिस्सलाम ने, वलाकिन्ना लेकिन, अश्शयातीन शयातीन ने, कफरू कुफर किया, युअल्लिमूना वो तालीम देते थे, सिखाते थे, अन्नासा लोगों को, असहर जादू की, वमा और जो, उन जिला नाजिल किया गया, अला ऊपर, अलमलकैनी दो फरिश्तों के, बिबाबिला बाबिल में, हारूत व मारूत हारूत और मारूत पर, वमा और नहीं, युअल्लिमाने वो दोनों सिखाते, मिन अहदिन किसी एक को, हत्ता यहाँ तक के, यकूला वो दोनों कहते, इन्नमा बेशक, नहनु हम, फितनतुन आजमाइश हैं, फला तो ना, तकफुर तुम कुफर करो, फयतअल्लमूना तो वो सीखते थे, मिन्हुमा उन दोनों से, मा जो, युफर्रिकूना वो तफरीक डाल देते, जुदाई डाल देते, बिही साथ उसके, बैनल मरई दरमियान शौहर के, वज़ौजिही और उसकी बीवी के, वमा हुम और नहीं वो, बिदारीना दरर पहुंचाने वाले थे, नुकसान देने वाले थे, बिही साथ उसके, मिन अहदिन किसी एक को, इल्ला मगर, बिइज्निल्लाह साथ अल्लाह के इज्न के, وَيَتَعَلَّمُونَ، और वो सीखते थे। माँ जो यदुर्रुहुम नुकसान देता उनको, वला और ना यन्फउहुम नफा देता उनको, वो फायदा देता उनको। वलकद और अलबत्ता तहकीक, अलिमू उन्होंने जान लिया, लमन इश्तराहू अलबत्ता जो भी खरीदेगा उसको, मालहू नहीं उसके लिए, फिल आखिरती आखिरत में, मिन खलाक कोई हिस्सा, वलबिसा और अलबत्ता कितना बुरा था, माँ जो शरव उन्होंने बेच डाला, बिही साथ उसके, अन्फुसहुम अपनी जानों को, लौकानू काश वो होते, या लमून वो जानते, वलौ और अगर, अन्नहुम बेशक वो, आमनु वो ईमान लाते, वत्तकौ और तकवा इख्तियार करते, लमसूबतुन अलबत्ता सवाब पाते, बदला पाते, मिन इंदिल्लाही अल्लाह के पास, खैरुन अच्छा बेहतर, लो कानू काश वो होते, या लमून वो जानते। बस।